यसका साथै बीबीसी नेपाली सेवाको बिहान पक्क यही समाप्त हुन्छ। अब भोलि बेलुका पौने 9 बजे रेडियो अर्पण 104.5 MHz यति बेला बिहानको 7:30 बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सिआइएनको साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म उषा केसीको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 238 हामी नेपालको शान्ति प्रक्रिया पूरा गर्नको लागि कुन कुन काम गर्न बाँकी छ भन्ने बारेमा छलफल गर्छौँ। आजको छलफलमा द्वन्द्वविद विष्णुराज उप्रेती र अधिवक्ता दिनेश त्रिपाठी सहभागी हुनुहुन्छ। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। देशभरिका 220 भन्दा बढी सामुदायिक रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी नेपालको शान्ति प्रक्रिया पूरा गर्नका लागि कुन कुन काम गर्न बाँकी छ र दिगो शान्तिका लागि कस्तो संविधान जारी गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्दैछौँ। छलफलमा सहभागी द्वन्द्वविद विष्णुराज उप्रेती र अधिवक्तालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद। धन्यवाद डाक्टर विष्णुराजी। यो अहिले नेपालको शान्ति प्रक्रियाको एउटा अङ्ग संविधान निर्माणको काम चाहिँ अब तीव्र रूपमा अगाडि बढ्ने दिशामा छ। यो अवस्थामा नेपालको शान्ति प्रक्रियाको के पाटो चाहिँ बाँकी छ जस्तो लाग्छ यहाँलाई? शान्ति प्रक्रियाको सैद्धान्तिक पाटा भनेका 7-8 छन् संसारभरि स्थापित भएका मान्यताको रूपमा, र नेपालको परिप्रेक्ष्यमा हामीले एउटा राज्यको आधारभूत पुनर्संरचना गर्ने थप पाटोसहित शान्ति प्रक्रियाका प्रमुख पक्षहरू अथवा पाटाहरू अथवा आधारहरू भनेको एउटा शक्तिको बाँडफाँड, सही तरिकाको शक्तिको बाँडफाँड हो। दोस्रो भनेको सुरक्षा क्षेत्रको पुनर्संरचना, त्यसपछि लडाकुहरूको समायोजन र पुनर्स्थापन, त्यसपछि द्वन्द्व पीडितहरूलाई राहत क्षतिपूर्ति र संक्रमणकालीन न्यायको सुनिश्चितता, त्यसपछि गएर तपाईँको शान्तिको लाभांश आधारभूत जनता समक्ष पुर्याउने, त्यसपछि गएर विकास द्वन्द्वोत्तर विकास र स्थिरताको लागि रोजगारीको अवसर, आर्थिक समृद्धि। हाम्रो सवाल भन्ने हो भनेदेखि अहिले जुन बहसमा चलिराखेको छ संघीयता सहितको राज्यको पुनर्संरचना र यी सबै कुराहरूलाई संस्थागत गर्ने भनेको संविधान मार्फत, र हामीले संविधान पनि 3 तरिकाले यस्ता खालका कुराहरूलाई सम्बोधन गरिन्छ। एउटा संविधानमा केही पनि परिवर्तन नगरी खालि नियम कानूनमा परिवर्तन गरेर पनि शान्ति सम्झौताका प्रावधानहरूलाई संस्थागत गरिन्छ। अर्को तरिका भनेको संविधानमा केही सुधारहरू गरेर, त्यही संविधान तर सुधार गरेर पनि गरिन्छ। र तेस्रो तरिका भनेको चाहिँ पुरै नयाँ संविधान लेखेर गरिन्छ। हामीले नेपालको सवालमा चाहिँ पुरै नयाँ संविधान लेखेर गर्ने तरिकाले संस्थागत गर्ने मान्यता राखेका छौँ। तपाईँले यति धेरै कुरा भन्नुभयो तर दलहरूले सेना समायोजन मात्र शान्ति प्रक्रियाको कुरा हो भन्दै सेना समायोजन हुने बित्तिकै शान्ति प्रक्रियाको पाटो सकियो भनेर घोषणा पनि गरियो होइन, र यति धेरै काम बाँकी रहेछ, तपाईँको हिसाबले भन्दाखेरि चाहिँ शान्ति प्रक्रियाको कति काम सकिएको, कति प्रतिशत जति काम सकिएको नेपालमा? प्रतिशतमा भन्न त अलिकति त्यति उपयुक्त नहोला होइन, किनभने एउटा अर्कोसँग अन्तर सम्बन्धित पनि छ। तर मैले अहिले जुन भनि 7-8 क्षेत्रहरू, त्यसमध्येमा हो तपाईँले भने अस्ति राजनैतिक पार्टीहरूले सेना समायोजन भएपछि नेपालको शान्ति प्रक्रिया पुरा हो भन्नुहुन्थ्यो होइन। अस्ति टिआरसीको बिल आउने बेलामा फेरि होइन यो त शान्ति प्रक्रिया टुङ्ग्याउनलाई यो नगरी भएन, अब यो गरेपछि चाहिँ पुरा हुन्छ भन्नुभएको छ होइन। केही कामहरू भएका छन्, सेना समायोजन र पुनस्थापन पनि सही तरिकाले पूर्ण तरिकाले हुन सकेको छैन होइन। त्यसपछि गएर सुरक्षा क्षेत्रको आधारभूत पुनर्संरचनाका कुराहरू पनि छन्। हाम्रो देशको राष्ट्रिय सुरक्षा नीति कस्तो हुने, हाम्रो त्यो सुरक्षा नीति अनुसार कति संख्यामा हाम्रा सुरक्षा फौजहरूको आवश्यकता हुने, कुन कुन प्रकारका सुरक्षा फौजहरूको आवश्यकता हुने, यी कुराहरूको बारेमा गहन अध्ययन चिन्तन मनन बहस विश्लेषण भएको छैन पर्याप्त मात्रामा होइन। त्यसपछि गएर संघीयता जुन अत्यन्तै विवादित छ, धेरै जसो द्वन्द्वरत देशहरूमा यसलाई चाहिँ द्वन्द्वोत्तर राज्य निर्माण अथवा पोस्ट कन्फ्लिक्ट स्टेट बिल्डिङ भन्छन्। हामीले चाहिँ संघीयता सहितको राज्यको पुनर्संरचना भनेका छौँ अझ बृहत्तर रूपले। त्यसमा अहिले पनि धेरै महत्वपूर्ण कुराहरू बाँकी छन्। सैद्धान्तिक रूपमा कुरा मिले नै पनि भोलि व्यावहारिक रूपमा त्यसलाई कार्यान्वयनमा लैजाँदाखेरि आउने जटिलताहरूको बारेमा जनताको अपेक्षा बढी हुन्छ अनि देशको अर्थतन्त्रले त्यसलाई डेलिभरी गर्न सक्दैन, त्यो नहुन साथै अप्ठ्यारो हुन्छ। हामीले अहिले यति बेला अर्थनीतिलाई सुदृढ पार्नलाई सबै राजनैतिक पार्टीहरू एक हुनुपर्ने हो। यो ठूलो अवसर थियो, एकीकृत शान्ति सम्झौताले हामीलाई त्यो मार्गमा बाटो प्रशस्त गरिदिएको थियो। त्यहाँ चाहिँ त्यसमा खासै उपलब्धिमूलक कामहरू हुन सकेका छैनन्। जनता समक्ष शान्तिको लाभांश पुर्याउने कुरामा अहिले पनि उपलब्धिमूलक कामहरू हुन बाँकी नै छन् होइन। त्यसपछि गएर तपाईँको यो सुरक्षा क्षेत्रको पुनर्संरचनाको सवालमा धेरै काम गर्न बाँकी नै छ, यस अर्थमा धेरै काम गर्न बाँकी छ। तर यहाँ राजनीतिक रूपमा अहिले एउटा राजनीतिक निर्णायक तहको मानसिकता कस्तो देखिन्छ भने, हामीले जे गर्यौं त्यो गरेपछि यही हो शान्ति प्रक्रिया पूरा भएको भन्ने खालको मानसिकता देखिन्छ। नियमित तरिकाले अगाडि बढाउनलाई व्यावहारिक पाटो के हुन्थ्यो भने, हाम्रो स्थानीय स्तरको सरकारको निर्वाचन भइदिएको भएदेखि त्यहाँ चाहिँ लोकतन्त्र फस्टाउँथ्यो, त्यहाँ चाहिँ हाम्रा गएका साधन स्रोतहरूको सदुपयोग हुन्थ्यो, विकासका निर्माणका कामहरू हुन्थे, जनताका प्रतिनिधिहरूले त्यहाँ आफ्ना आवाजहरू उठाउँथे र राजनैतिक पार्टीहरूलाई घचघच्याउँथे। र केन्द्रमा अहिले जस्तै संक्रमणकालीन अवस्था भए पनि स्थानीय स्तरबाट लोकतन्त्र सुदृढ हुँदै जान्थ्यो र त्यसले शान्ति प्रक्रियालाई पूरा गर्नलाई ठूलो मद्दत पुग्थ्यो। त्यो त शान्ति सम्झौता गर्दाखेरि पनि त त्यो बुदा त उनीहरूले बिर्से नि त, स्थानीय निकायको निर्वाचन त्यहाँ नराख्दैमा नगर्नुपर्ने कुरै होइन। तर अब त जब तपाईँले शान्ति सम्झौतामा भएका प्रावधानहरूलाई कसरी प्रभावकारी तरिकाले लैजाने भन्दा त, स्थानीय स्तरमा जबसम्म शान्तिप्रतिको जनताको स्वामित्व विकास हुँदैन नि, त्यति बेलासम्म शान्तिलाई दिगो बनाउन गाह्रो हुन्छ। अब स्थानीय सरकार नभएपछि, जनताका प्रतिनिधिहरू नभएपछि स्थानीय लोकतन्त्र त कमजोर हुने भयो, लोकतन्त्र कमजोर भएपछि जनता त शान्ति प्रक्रियामा सामेलै हुन नपाउने भयो नि होइन। दिनेश त्रिपाठीजी, अहिले जुन संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ र शान्ति प्रक्रियाका नि केही कामहरू अगाडि बढ्ने तर्खरमा छन्, यो अवस्थामा चाहिँ तपाईँले विश्लेषण गर्दाखेरि नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको काम चाहिँ कसरी एउटा परिपूरकको रूपमा रहेको छ, तर त्यो अनुसार अगाडि बढेको छ कि छैन? अब पहिला कुरा के हो भने, नेपालको शान्ति प्रक्रिया अत्यधिक रूपमा विलम्बित भयो। जस्तो संविधान निर्माण प्रक्रिया पनि शान्ति प्रक्रियाकै एउटा कम्पोनेन्ट हो, एउटा त्यसको ठूलो हिस्सा हो। तर संविधान निर्माण प्रक्रिया नै त्यो अत्यधिक रूपमा विलम्बित भयो। पहिलो संविधान सभा असफलै भयो, दोस्रो संविधान सभाको निर्वाचन भएर अब एक वर्षभित्र संविधान बनाउने कुरो त गरिएको छ, तर एक वर्षभित्र संविधान जारी हुन्छ भन्ने कुराको लागि अहिलेसम्म कुनै विश्वसनीय आधार तयार भइसकेको छैन। तर शान्ति प्रक्रिया त टुङ्गिहाल्यो, अब माओवादीको युद्ध सकियो, अब जसरी भए पनि संविधान बनाउला भन्ने जस्तो देखिन्छ नि त दलहरू, सभासदहरूको धारणाहरू त त्यति, तपाईँले भनेको जस्तो यो शान्ति प्रक्रिया नै टुङ्गिने, संविधान हामीले बनाउने भन्ने जस्तो जिम्मेवार त देखिँदैन नि। अब त्यो कुराको के छ भने, त्यसको मूल्य र मान्यतालाई शान्ति प्रक्रियाको जुन आधारभूत तत्वहरू हो र विशिष्ट शान्ति सम्झौता हो त्यसलाई पूर्णतया आत्मसात गर्न सकेको देखिँदैन। जस्तो एउटा के हो भने, एउटा त शान्ति प्रक्रियाकै संविधान बाहेक पनि अरू पनि अनफिनिस एजेन्डाहरू छन् जसको सम्बोधन भएको छैन, त्यो नै एउटा पाठो छ। जस्तो भन्नुहोस्, अहिले पीडितहरूले न्याय पाएको छैन, परिपूर्ण पाएको छैन, उनीहरूलाई सत्य स्थापित भएको छैन, सत्यनिरूपण सम्बन्धी जुन कानूनहरू पास गरिएको छ त्यो नै एकदमै ठूलो त्यो विवादमा छ, त्यसलाई नेपालका पीडितहरूले स्वीकार गर्ने अवस्था छैन, मानवाधिकार समुदायले स्वीकार गर्ने अवस्था छैन, किनभने सर्वोच्च अदालतको फैसला विपरीत, अन्तरिम संविधानका प्रावधानहरू विपरीत, विशेष शान्ति सम्झौताको विपरीत र संक्रमणकालीन न्यायको आधारभूत सिद्धान्तको मूल्य र मान्यताको बरखिलाफमा यो कानून पास गरिएको छ। त्यसै गरी अब त्यसका अरू पनि पाटोहरू छन्, जस्तो त्यसका मानीय पक्षहरू छन्। यत्रो ठूलो संख्यामा मान्छेहरू विस्थापित भए, सामाजिक आर्थिक न्याय र रूपान्तरणको कुरा पनि छ, किनभने जबसम्म सामाजिक न्यायको प्रत्याभूति हुँदैन, आर्थिक न्यायको प्रत्याभूति हुँदैन, जबसम्म सामाजिक एउटा रूपान्तरणको प्रक्रिया अगाडि बढ्दैन, तबसम्म यो शान्ति प्रक्रियाले पूर्णता पाएको हुँदैन। एकातिर यो जुन पीडितहरूको न्यायको कुरा छ, संक्रमणकालीन न्यायको कुरा छ, एउटा यो नै एउटा पाटो भइहाल्यो। त्यसपछि जुन एउटा सामाजिक बृहत्तर एउटा सामाजिक न्यायको कानुनी सुधारहरूको पाटो छ, त्यो पनि अहिलेसम्म त्यसको सुरुवातै भएको छैन। डाक्टर विष्णुराजी, यो तपाईँले भनेको जस्तै यो जुन अब शान्ति प्रक्रियाका कामहरू, राहत दिने कामहरू, यो सबै कुरा चाहिँ एउटा कर्मचारीको थाप्लोमा छोडेर दलहरूले यो विषयलाई अलिक प्राथमिकता नदिएको, यो चाहिँ मन्त्रालयले गर सकियो भन्ने किसिमले छोडिदिएको हो कि प्रमुख दलहरू नै जिम्मेवार देखिँदैन? जुन अवलोकन छ त्योसम्म पूर्ण सहमत छु। राजनैतिक पार्टीहरूको नियतमा शंका नगरौं। यो देशमा शान्तिको लागि, स्थायित्वको लागि, लोकतन्त्रको लागि लडेका छन्, काम गरेका छन्। तर उनीहरूको काम गर्ने शैली, उनीहरूको चिन्तन देख्दाखेरि चाहिँ शान्ति र लोकतन्त्रलाई सुदृढीकरण गर्ने भन्दा पनि आफ्नो शक्ति सञ्चय गरेर आफू स्थापित हुने कुराहरूमा बढी केन्द्रित भएको जस्तो देखिन्छ। तपाईँको स्थानीय शान्ति समितिहरूलाई मजबुत बनाउने, साधन स्रोत सम्पन्न बनाउने, तिनीहरूको अधिकार क्षेत्र बढाउने गरेर पनि अलिकति प्रभावकारी बनाउन सकिन्थ्यो, त्यसमा पनि त्यति धेरै भएको देखिँदैन। शान्ति मन्त्रालय सृजना भएको छ, शान्ति मन्त्रालयले अरू मन्त्रालयहरूसँग समन्वय गरेर नगरिकन काम गर्न सक्दैन, आफ्नो तलसम्म केही पनि छैन। धेरै जसो चाहिँ यो शान्तिसँग सम्बन्धित गतिविधिहरू, खास गरी क्षतिपूर्तिको सवालमा जिल्ला प्रशासन कार्यालय र सिडिओ साहबलाई बढी जिम्मेवारी दिएको छ। सिडिओको लागि त हजारवटा मध्येको एउटा मात्रै हो यो काम, होइन? त्यसले गर्दाखेरि यसमा सिडिओहरूको प्राथमिकता पर्ने कुरो पनि भएन। राजनीतिक पार्टीहरूको पनि विवाद गर्नेको लागि, राजनीतिकरण गर्नको लागि सजिलो रूपमा मात्रै प्रयोग भएको छ। यसले गर्दाखेरि हामीले शान्तिको मर्मलाई आत्मसात गरेर एकीकृत शान्ति सम्झौतामा उहाँहरूले नै राख्नुभएका प्रावधानहरूलाई कसरी व्यावहारिक रूपले कार्यान्वयनमा लैजान सकिन्छ भन्ने बारेमा राजनीतिक पार्टीहरूले व्यवस्था गरेकै हो। खास गरी स्थानीय सरकारको निर्माण बिना तपाईँले शान्तिलाई जनता समक्ष पुर्याउनलाई बहुत गाह्रो हुन्छ। कानुनी सुधारको पाटो छ नि दिनेश त्रिपाठीजी, यो कानुनी सुधारको पाटो जुन अब हामी पुरानो 100 वर्ष अगाडिको कानुनमा चलिरहेछ आजको दिनसम्म, होइन, यसमा चाहिँ किन चासो कम भएको हो कि यो काम अलि पछि गरे हुन्छ कि के हो? अब यो के देखिन्छ भने अब हाम्रो नेताहरूको बुझाइ धेरै कुराहरूमा सतही छ। उहाँहरूको चाहिँ के छ भने एउटा पूर्ण रूपमा इस्युलाई एउटा होलिस्टिक एप्रोच भन्छ नि, एउटा समग्रतामा हेर्ने उहाँहरूको दृष्टिकोण छैन, खुद्रे दृष्टिकोण देखिन्छ, खुद्रा कुराहरूमा उहाँहरूको ध्यान गएको देखिन्छ। त्यसले गर्दाखेरि त्यो कुराहरूलाई आत्मसात गर्न सकेको देखिँदैन। अर्को कुरा, यो संविधान नै आफैमा एउटा के छ भने हामी एउटा पोस्ट कन्फ्लिक्ट सिनारियोमा या शान्ति प्रक्रियाको एउटा हिस्साको रूपमा यो संविधान लेख्दैछौँ भने यो यो यो संविधान पनि आफैमा एउटा रूपान्तरणकारी दस्तावेज, ट्रान्सफर्मेटिभ एउटा डकुमेन्ट हुनुपर्छ। यसले एउटा समग्र सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्ग प्रशस्त गर्न सक्नुपर्छ। बृहत्तर रूपमा चाहिँ के छ भने सामाजिक, आर्थिक न्यायको मार्ग प्रशस्त गर्न सक्नुपर्छ। र वास्तवमा यो संविधान शान्तिको एउटा बडापत्रको रूपमा आउन सक्नुपर्छ, किनभने जुन जुन खालि शान्ति भनेर युद्धको अभाव मात्र होइन। तपाईँ अहिले सिआइएन मार्फत कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ। आज हामी शान्ति प्रक्रिया पूरा गर्नका लागि कुन कुन काम गर्न बाँकी छ र दिगो शान्तिका लागि संविधान कस्तो बनाउनु पर्दछ भन्ने बारेमा छलफल गरिरहेका छौँ। छलफलमा सहभागी हुनुहुन्छ द्वन्द्वविद विष्णुराज उप्रेती र अधिवक्ता दिनेश त्रिपाठी। डाक्टर विष्णुराजजी, यो अब संविधान निर्माण र शान्ति प्रक्रियाका यो काम अगाडि बढिरहँदा तत्कालीन युद्ध लडेको एउटा पक्ष मोहन वैद्य नेकपा माओवादी बाहिर छ भनेपछि ऊ बाहिर भएर यो संविधान शान्ति प्रक्रियाको काम, संविधान निर्माणको काम अगाडि बढ्दाखेरि नेपालको शान्ति प्रक्रिया सही दिशामा गयो भनेर कसरी विश्लेषण गर्नु? एउटा त्यो पनि जटिल हो। सशस्त्र विद्रोहको प्रमुख शक्तिको रूपमा रहेको माओवादी अहिले राजनीतिक प्रक्रियाभन्दा बाहिर छ र माओवादीलाई राजनैतिक प्रक्रियामा ल्याउनलाई निर्वाचन हुनुभन्दा अघि पनि पर्याप्त मात्रामा महत्वपूर्ण भूमिका खेलेको जस्तो मलाई लागेन राजनैतिक तहमा। मैले खास गरी शान्ति र यो द्वन्द व्यवस्थापनको आँखाबाट विश्लेषण गर्दाखेरि नेकपा माओवादीलाई मूल प्रवाहमा ल्याउन सकिने, निर्वाचनमा स्पेस दिन सकिने गरी राजनैतिक पार्टीहरूले सहमति बनाउन सक्ने थुप्रै आधारहरू थिए निर्वाचनभन्दा पहिला। उनीहरूले उठाएका कुराहरूमा धेरै कुराहरूमा चाहिँ संलग्न भएर अगाडि लान सकिने कुरा थियो, त्यो लान सकिने त्यो लगेन। अब त्यसले गर्दाखेरि माओवादी पनि एउटा बाध्यात्मक अवस्थामा छ, तर माओवादीले जे भनिरहेको छ अहिले यो देशमा त्यो पनि सम्भव छैन फेरि, किनभने माओवादीले भनेको जसरी अहिले चाहिँ जनताहरूले फेरि पनि माओवादीको दृष्टिकोणलाई सहयोग हुने गरी जान्छन् भन्नेमा म विश्वास गर्दिनँ, किनभने देश चाहिँ 10 वर्षसम्मको सशस्त्र विद्रोहले जर्जर भइसकेपछि जनतामा एक किसिमको शान्ति होस्, स्थायित्व होस् भन्ने नै बढी मान्यता छ। तर उनीहरूलाई राजनैतिक शक्ति भएको हुनाले त्यो राजनैतिक शक्तिलाई काहीँ न काहीँ ठाउँ दिने त प्रमुख राजनैतिक शक्तिहरूको जिम्मा हो, फेरि धकेल्दै धकेल्दै लैजाने हो भनेदेखि उसले पनि अलिकति उग्र खालले गतिविधि आफ्नो अस्तित्व जोगाउनलाई पनि देखाउने गर्छ, धेरै जसो ठाउँहरूमा त्यो देखिन्छ। त्यसले गर्दाखेरि अहिले माओवादीको सरोकारलाई, अब माओवादी वैद्य समूह भनौँ, माओवादी वैद्य त्यो शक्ति अहिले नै यहाँ मूल प्रवाहमा आएर सबै त्यो खुरुक गरिहाल्ला भन्ने त लाग्दैन, तर माओवादीले उठाएका मुद्दाहरू त महत्वपूर्ण मुद्दाहरू छन्, यो राज्यका पनि मुद्दाहरू हुन्। ती मुद्दाहरूलाई राम्रोसँग सम्बोधन गर्न सकियो भने र बाहिरी संयन्त्रमा अहिले जुन संवाद राजनैतिक संवाद समिति पनि छ, प्रमुख नेताहरू हुनुहुन्छ, उहाँहरूले त्यो शक्तिसँग बसेर गहिराईमा बसेर छलफल गर्ने, उहाँहरूका सरकारहरूलाई सम्बोधन गर्ने र खास गरी मुद्दालाई हाम्रो संविधानमा ती मुद्दाहरूलाई सम्बोधन गरियो भनेदेखि त वैद्यले उठाएने अरूले उठाएने संविधानभित्र मुद्दा पर्यो भने त्यसले अलिकति मदत गर्ला। दिनेश त्रिपाठीजी, तपाईँले भनेको जस्तो यो संविधान चाहिँ शान्ति पत्रको रूपमा आउनुपर्छ भन्नुभयो होइन अघि, अब त्यो शान्ति पत्रको रूपमा आउनको लागि चाहिँ त्यो संविधानमा के कुरा चाहिँ छुट्नु हुँदैन जसले गर्दा नेपालमा फेरि पनि युद्ध भड्किँदैन? शान्तिको बडा पत्र हुनको लागि यो संविधान, पहिलो कुरा त के छ भने यो संविधानले एउटा पूर्ण लोकतन्त्रको प्रत्याभूति गर्न सक्नुपर्छ, विधिको शासनको पूर्ण प्रत्याभूति गर्न सक्नुपर्छ, त्यसका लागि स्वतन्त्र न्यायपालिकाको अवधारणामा कुनै सम्झौता हुन सक्दैन। त्यसै गरी आधारभूत मानव अधिकारहरू र मानव अधिकारको कुरा गर्दाखेरि खालि नागरिक र राजनीतिक अधिकार मात्र होइन, आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरू पनि सुनिश्चित हुन सक्नु पर्दछ, सामाजिक न्यायको अधिकार पनि सुनिश्चित हुन सक्नुपर्छ, बोल्ने लेख्ने सूचना पाउने अधिकार, प्रेसको स्वतन्त्रता त हुनै पर्छ, त्यो त मिनिमम हो, तर साथसाथै के छ भने स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार, यस्ता अधिकारहरू पनि के छ भने संविधानमा सुनिश्चित हुन सक्नुपर्छ राजनीतिक लोकतन्त्रको। अर्को आर्थिक र सामाजिक लोकतन्त्रको, यदि आर्थिक र सामाजिक लोकतन्त्र भनेको सामाजिक न्यायको कुरा हुन्छ, यत्रो ठुलो गैर बराबरी छ नेपाली समाजमा, विपन्नता छ, गरिबी छ, यो कुरालाई यो संविधानले जबरजस्त ढंगले विश्वसनीय ढंगले सम्बोधन गर्न सक्नुपर्छ। त्यस कारण के छ भने एकातिर यसले यो राजनीतिक लोकतन्त्रको मार्ग प्रशस्त गर्न सक्नुपर्छ भने साथसाथै आर्थिक सामाजिक लोकतन्त्रको मार्गलाई पनि यो संविधानले प्रशस्त गर्नै पर्छ, होइन भने यो संविधान एउटा रूपान्तरणकारी दस्तावेज हुन सक्दैन। नागरिक र राजनीतिक अधिकारको दृष्टिकोणले मात्र होइन, नागरिक र राजनीतिक अधिकार अत्यधिक रूपमा महत्वपूर्ण छ, किनभने जबसम्म हाम्रो बोल्ने अधिकार सुनिश्चित हुँदैन तबसम्म हाम्रो रोटीको अधिकार पनि सुनिश्चित हुन सक्दैन, किनभने हाम्रो रोटी खोसिएको बेलामा त्यो बोल्न पाउने अधिकार चाहिँ चाहिन्छ। जस्तो अमर्त्य सेनले भनेका थिए कि किन भारतमा यो भुखमरी हुँदैन चाइनामा भुखमरी भयो, भन्दाखेरि उनले के भन्यो भने किनभने त्यहाँ प्रेस फ्रिडम छैन, प्रेस फ्रिडम नहुँदाखेरि के छ भने कहाँ खाद्यान्नको अभाव छ, कहाँ मान्छे मरिरहेको छ भन्ने कुरा त के छ भने सेन्ट्रल गभर्मेन्टले थाहै पाउँदैन, किनभने यो सबै कुराहरू जबसम्म हामी सम्बोधन गर्दैनौँ, किनभने जबसम्म समाजमा सामाजिक अन्याय रहन्छ, भेदभाव रहन्छ, तबसम्म चाहिँ के छ भने शान्ति स्थायी हुन सक्दैन। डाक्टर विष्णुराजजी, अन्तर्राष्ट्रिय रूपमा र एउटा तपाईँ अब द्वन्द्वको विश्लेषकको हिसाबले हेर्दाखेरि द्वन्द्व समाधान भयो भनेर भन्न सकिन्छ यदि वैद्य पक्षले यो प्रक्रियामै आएन भने? भयो भन्न त वैद्य पक्ष आए पनि नआए पनि अहिले नै द्वन्द्व समाधान भयो भन्न सकिने त अवस्थै छैन, होइन? हामी अहिले चाहिँ अत्यन्त जटिल संक्रमणकालीन चौबाटोमा छौँ, राजनीतिक पार्टीहरू अहिले पनि सुझबुझपूर्ण तरिकाले अगाडि बढेनन् भनेदेखि त्यसले जटिलताहरू ल्याउँछ, जातीय संवेदनशीलता बढेको छ अहिले, होइन? साम्प्रदायिक सद्भावमा चाहिँ एकदमै अप्ठ्यारो परिरहेको व्यवस्था छ, जियोग्राफिकल आइसोलेसन भन्छ नि, जुन चाहिँ भौगोलिक रूपमा चाहिँ पछाडि पारिएका ठाउँहरूका मान्छेहरूमा एक किसिमको प्रतिक्रियात्मक बनिराखेको छ, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू यहाँ धेरै खेलिराखेका छन्, यी सबैले गर्दाखेरि हाम्रो अहिले नै शान्ति प्रक्रिया पुरा भएको भन्ने हुँदैन। फेरि द्वन्द्व भनेको कस्तो हो भनेदेखि अहिंसात्मक खालको द्वन्द्व समाजमा सधैँभरि रहिरहन्छ। द्वन्द्व त मान्छेको मन मस्तिष्कबाट सृजना हुने हुनाले त्यो द्वन्द्व सधैँभरि रहिरहन्छ। द्वन्द्व रहित समाज सम्भव नै छैन। हामीले कुरा गर्न खोजेको त हिंसात्मक द्वन्द्व नै हो। हिंसात्मक द्वन्द्व नहुनु मात्रै प्रमुख कुरो हो। द्वन्द्वले त सृजनशीलता बढाउँछ, द्वन्द्वले तपाईँको नयाँ विचार ल्याउँछ, द्वन्द्वले विकल्पहरूको खोजी गर्छ, द्वन्द्वले समाजलाई रूपान्तरण गर्न मद्दत गर्छ। यस अर्थमा हाम्रो देशमा हिंसात्मक द्वन्द्व हुनु हुँदैन। अर्को द्वन्द्व सामाजिक द्वन्द्व रहि नै रहन्छ, तर त्यसले नकारात्मक प्रभाव पार्नु भएन, त्यसले सकारात्मक रूपमा मात्रै लानु पर्यो। वैद्य समूहको मात्रै मुद्दा होइन, अहिले सवाल होइन। सवाल के हो भनेदेखि अहिले हाम्रो देशमा पछाडि पारिएका अल्पसंख्यकहरू, त्यसपछि गएर महिलाहरू, दलितहरू, जति पनि राज्यको मूल प्रवाहबाट धेरै वर्षसम्म शताब्दीसम्म बाहिर छन्, उनीहरूले यो राज्य मेरो हो, यो राज्यप्रति मेरो पनि जिम्मेवारी छ, दायित्व छ, सहभागिता छ भन्ने खालको अपनत्व विकास गर्नको लागि गर्नुपर्ने कामहरू भएनन् भनेदेखि त त्यसले त सधैँभरि द्वन्द्वको लागि ठाउँ, त हिंसात्मक द्वन्द्वको लागि ठाउँ राखिराख्छ। यस अर्थमा अहिले हाम्रो प्राथमिकता वैद्य माओवादी शक्तिसँग, राज्यको प्राथमिकता उहाँहरूसँग पनि सक्रिय रूपमा संलग्न भएर अगाडि बढ्नु नै हो। उनीहरूले उठाएका मुद्दाहरू कति अहिले पुरा हुन सक्ने होलान्, कति पुरा नहुन सक्ने होलान्, कतिलाई एउटा निश्चित समयपछि पुरा गर्न सकिने होला, तर यो कुनै पनि सशस्त्र द्वन्द्वको चरित्र के हो भने तपाईँको दुईवटा मात्रै परिणाम हुन्छ। एउटा पक्षले जित्ने, अर्कोलाई सखाप पारेर एउटा एग्रिमेन्टबाट सहमतिबाट जाने। हाम्रो अवस्थामा त्यो सखाप पारेर गएको अवस्था पनि होइन, सहमतिबाटै जानुपर्ने हो भनेपछि त सहमतिको आधारहरू खोज्नुपर्छ। तर अब सहमतिको आधार खोज्दाखेरि राजनैतिक रूपमा लेनदेनको लागि कति बेला कसलाई, अब अहिले देखिन्छ नि, अहिले जुन एउटा राजनीतिक माहौल बनिरहेको छ कि अब चाहिँ प्रचण्डजीले वैद्यसँग वार्ता गर्ने भनेर जुन कुराहरू आइरहेको छ, त्यसको पछाडि के विशुद्ध नियत चाहिँ साँच्चै एक भएर जाउँ भन्ने हो कि बाबुराम भट्टराई पक्षलाई अलिकति किनारा लाउने हो भन्ने खालका यस्ता अवसरवादी खालका गतिविधिहरू बेला बेलामा आइराख्छन्। अब त्यस्तो चाहिँ ले मद्दत गर्दैन। साँच्चै आधारहरू तय गरेर यो देशमा चाहिँ सबै राजनैतिक शक्तिहरू, रूपान्तरणकारी शक्तिहरू एक हुनुपर्छ, एक भएर जानुपर्छ र सबैलाई कुनै न कुनै रूपको राजनीतिक स्पेस दिनुपर्छ। त्यो राजनीतिक स्पेस चाहिँ आफूले मात्रै म लिन्छु भन्न थाल्यो भनेदेखि, अघि मैले सुरुमा भनेको थिएँ सत्ताको बाँडफाँड भन्छ नि, शक्ति र सत्ताको बाँडफाँड यो द्वन्द्व व्यवस्थापनको महत्त्वपूर्ण मुद्दा हो, त्यहाँ गडबड भइहाल्छ। अहिले बारम्बार तपाईँले वैद्य समूह नआउँदाखेरि अप्ठ्यारो पर्छ कि पर्दैन भन्ने जुन प्रश्न गर्नुभएको छ, त्यसको एन्सर के हो भने सत्ता र शक्तिको बाँडफाँड सही तरिकाले नहुँदाखेरि अप्ठ्यारो पर्छ। अहिले भइराखेका कोलिसन पार्टनरहरूको बिचमा मिलेन भने पनि त्यसले त जटिलता ल्याउँछ भने झन् माओवादी त त्यो झन् सबै प्रक्रियाबाटै बाहिर छ। त्यस अर्थमा अहिले हामी निकै चौबाटोमा छौँ। नेपालको शान्ति प्रक्रियालाई राम्रोसँग सुदृढ समृद्ध बनाएर एउटा सफल राज्य बनाउने अवसर पनि हामीसँग पर्याप्त छन्। भोलि गएर विविध खालका साम्प्रदायिक खालका, जातीय खालका द्वन्द्वहरू साना स्तरमा अशान्ति, अहिंसा, यो हिंसात्मक गतिविधिहरू भइराख्ने सम्भावना पनि उत्तिकै छ, किनभने त्यसको के हुन्छ त भन्ने तय चाहिँ राजनीतिक शक्तिहरू, निर्णायक राजनीतिक शक्तिहरूले यो मुद्दालाई कसरी सम्बोधन गर्छन्, उनीहरू अगाडि सहकार्यलाई कसरी बढाउँछन् भन्नेमै निर्भर गर्छ भन्ने मन लाग्छ। दिनेश त्रिपाठीजी, शान्ति प्रक्रियाको एउटा काम सेना समायोजन सक्न, सेना समायोजन बाहेकका अरू काम पुरै सकिएको छैन, शान्ति प्रक्रियाको अरू काम बाँकी नै छन्। अब शान्ति सम्झौता भएको 7-8 वर्ष पार भइसकेको छ, अब कति समय लाग्ला यी कामहरू सक्नको लागि, नेपालमा दिगो शान्ति स्थापना हुन? नेताहरूको चाहिँ के छ भने एकदमै त्यो राजनीतिक इच्छा शक्तिको कमी छ। यत्रो वर्ष भइसक्यो विशेष शान्ति सम्झौताको, वास्तवमा सेना समायोजन बाहेक कुनै पनि काम भएको छैन। संविधान बाँकी नै छ, सामाजिक आर्थिक रूपान्तरणको जुन एजेन्डा हो त्यो बाँकी नै छ, पीडितहरूको न्याय संक्रमणकालीन न्यायको जुन त्यो प्रक्रिया बाँकी नै छ। र वास्तवमा के छ भने उहाँले त यो जुन सत्यनिरूपण तथा मेलमिलापको जुन आयोग बनाउनु भयो त्यसले चाहिँ के छ भने पीडितहरूको अधिकारको गम्भीर रूपमा उल्लङ्घन गर्नुभयो। हाम्रो शान्ति प्रक्रियालाई मोनिटर गर्ने कुनै मेकानिजम छैन, यो पनि एउटा दुर्भाग्यजनक कुरा हो। संसारमा जहाँ पनि एउटा पीस प्रोसेस हुन्छ त्यहाँ एउटा चाहिँ के छ भने मोनिटरिङ मेकानिजम हुन्छ। विशेष शान्ति सम्झौतामा शान्ति आयोग भन्नेको पनि परिकल्पना गरिएको छ। त्यो के को लागि थियो भने यो पीस प्रोसेसलाई मोनिटर गर्नको लागि, त्यसका एक्टर्सहरूलाई एकाउन्टेबल बनाउनको लागि। तर उहाँले के गर्नु भने त्यो शान्ति आयोग बनाउनु भएन, डाक्टर विष्णुराजी, अब अन्त्यमा संविधान निर्माणकर्ताहरूले चाहिँ संविधान बनाउँदाखेरि चाहिँ दिगो शान्तिको लागि, अब यो देशमा फेरि पनि द्वन्द्व नहोस् भन्नको लागि चाहिँ के कुरा चाहिँ छुटाउनु हुँदैन? मेरो विचारमा सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण के हो भनेदेखि, आम नागरिकहरूले राज्य सञ्चालनको प्रक्रियामा सहभागी हुने सुनिश्चितता अत्यन्त आवश्यक छ। दोस्रो पाटो, हामी जस्तो जटिल जियो पोलिटिकल्ली सेन्सिटिभ भन्छ नि, भारत र चीनको बीचमा रहेको, भारत पाकिस्तानको तनाव भइराखेको अवस्था, चाइनाको विकासलाई लिएर चाहिँ युरोप र अमेरिकाको आफ्नै खालको चाखले गर्दाखेरि हामी जुन स्थानमा छौँ त्यो संवेदनशीलताले गर्दाखेरि अन्तर्राष्ट्रिय सम्बन्धको पाटोलाई हामीले अलिकति गम्भीर भएर हाम्रो संविधान बनाउने प्रक्रियामा हेरिनुपर्छ, छुट्नै नहुने। तेस्रो छुट्नु नहुने पाटो भनेको, राज्य कुनै पनि राष्ट्रको राज्यको सुरक्षाको मामला अत्यन्त संवेदनशील हुन्छ, महत्वपूर्ण हुन्छ। त्यसले गर्दा यो सुरक्षा क्षेत्रको पुनर्संरचनाको सवाल अत्यन्त महत्वपूर्ण भएको हुनाले त्यसलाई, त्यो संवेदनशीलतालाई लिनुपर्छ, किनभने हाम्रो सुरक्षाको चासो चाहिँ भारतको, चीनको, अरूको सुरक्षा चासोसँग पनि गाँसिएको छ। त्यसपछि गएर संक्रमणकालीन न्यायलाई तपाईँले सुनिश्चितता गर्नु भएन, न्याय प्रणालीलाई तपाईँले स्वतन्त्र रूपले अगाडि बढ्न दिनु भएन, रूल अफ ल राम्रोसँग कार्यान्वयनमा गएन भने त्यसले जटिलता ल्याउने हुनाले अहिले हाम्रो सभासदहरूले हेर्नुपर्ने महत्वपूर्ण पाटो के भने, रूल अफ ललाई सुनिश्चित गर्न आवश्यक पर्ने संस्थागत संरचना, कानूनी संरचना त संविधान नै भइहाल्यो होइन, संस्थागत संरचना सहित इन्भिजन गरेर अगाडि बढ्नुभयो भने मलाई लाग्छ एउटा बाटो दिन्छ। र अर्को छुट्टाउनै नहुने पाटो भनेको चाहिँ राजनैतिक शक्तिहरू अर्थनीतिको सवाल एक ढिक्का भएर अर्थतन्त्रको विकास गर्ने सवालमा, अर्थतन्त्रको विकासलाई अवरोध हुने केही पनि काम नगर्ने गरी अगाडि बढ्नुपर्छ, चाहे मजदुरको नाममा होस्, चाहे नीतिको नाममा होस्, चाहे कुनै अरू नाममा होस्। यो अर्थतन्त्रको सुदृढीकरण भएन भने त बेरोजगारी बढ्छ, युवाहरू बेरोजगार हुन साथ निराशा जाग्छ, निराशा जाग्न साथ त्यो निराशामाथि कसैले फेरि खेल्न थाल्छ र त्यसपछि गएर फेरि हिंसात्मक गतिविधि सुरु भइहाल्छ। यस कारणले यो अर्थ, रक्षा, सुरक्षा भनौँ होइन, त्यसपछि गएर परराष्ट्र र जनताको स्वामित्व र अपनत्व सहितको संविधान, यति कुराहरूलाई हामीले साथसाथै लिएर जान सकियो भने संविधान सभाले संविधान बनाउने प्रक्रियामा यी कुराहरूलाई सुनिश्चित गर्ने गरी गयो भनेदेखि अरू कुराहरू गौण हुँदै जान्छन्। आफ्नो अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपाललाई समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। धन्यवाद। अबको 8 महिनामा नयाँ संविधान जारी गर्ने भनेर दलका नेताहरूले प्रतिबद्धता जनाउँदै आएका छन्। नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न र द्वन्द्वको एउटा माग राज्य पुनर्संरचनालाई कार्यान्वयन गर्नको लागि संविधान सभाले महत्वपूर्ण काम गर्न सक्नुपर्दछ। द्वन्द्वका घाउहरूको समाधान गर्न र पीडितहरूलाई राहत दिने कामका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी आयोग गठन गर्ने काम बाँकी छ भने दिगो शान्ति कायम गर्ने मूल दस्तावेज संविधान जारी गर्नै बाँकी छ। यसले गर्दा नेपालको शान्ति प्रक्रिया अझै लम्बिने देखिन्छ। शान्ति सम्झौतामा भएको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने, सेनाको लोकतान्त्रिकरण गर्ने जस्ता बुदामा दलहरूको अझै ध्यान जान सकेको छैन। नेपाललाई संघीय प्रदेशहरूमा विभाजन गर्दा र शक्तिको बाँडफाँड गर्दा कसरी दिगो शान्ति कायम हुन्छ भन्नेमा सबै सजग हुनु आवश्यक छ। यस्तै छलफल र विचारको निष्कर्षसहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ, घट्ट पसल, चौतारो, हाट बजार, मेलापातु, विभिन्न सभा सम्मेलन, सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ। साझा नेपाल सुनेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न, प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनको लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल, पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो news@akorab.org.np अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ। हवस् त, आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि साथी सोहम सुवेदी, प्राविधिक साथी भोजराज विश्वकर्मा सहित उषा केसी र म दीपक आचार्य पनि तपाईँसँग बिदा हुन्छौँ। आउँदो साताको साझा नेपालमा फेरि भेटौँला। धन्यवाद।